आखिर तिम्रो हैन रहेछु, तिम्रै हु म भन्थे प्रिय, आखिर तिम्रो हैन रहेछु। भाग्यमा नि तिम्रो भागमा म अभागी हैन रहेछु। छोडी गए पनि हो, छोडी गए पनि तिम्रै माया लाग्छ कसम, टाढा भए पनि तिम्रै माया लाग्छ कसम, टाढा भए पनि। रात सपनीमा जिसका उनाई रहन्छु, हरेक पल सम्झनामा तिमी मात्र आइरहन्छु। हो हरेक रात सपनीमा जिसका उनाई रहन्छु, हरेक पल सम्झनामा तिमी मात्र आइरहन्छु। तिम्रो मिठो बातलाई कसरी म भुल्न सक्छु, तिम्रो साथ बिना अब कसरी म भुल्न सक्छु। छोडी गए पनि हो, छोडी गए पनि तिम्रै माया लाग्छ कसम, टाढा भए पनि तिम्रै माया लाग्छ कसम, टाढा भए पनि। सम्झनाले सताइरहन्छ, बिर्सनलाई गाह्रो भयो, तिम्रो याद आज मलाई आफू भन्दा प्यारो भयो। ओ सम्झनाले सताइरहन्छ, बिर्सनलाई गाह्रो भयो, तिम्रो याद आज मलाई आफू भन्दा प्यारो भयो। तिमी साथ नभए नि तिम्रो याद छ है साथमा, तिम्रो तस्बिर हेरी हेरी रुने गर्छु म धेरातमा। छोडी गए पनि हो, छोडी गए पनि तिम्रै माया लाग्छ कसम, टाढा भए पनि तिम्रै माया लाग्छ कसम, टाढा भए पनि तिम्रै माया लाग्छ कसम, टाढा भए पनि।